نبی سلام علیکا یا رسول سلام علیکا یا نبی سلام علیکا یا رسول سلام علیکا سلام फिर आका सदया दरते मोया दिल दिया पूरिया चावा एक ख्वाब सुनावा एक ख्वाब सुनावा एक ख्वाब सुनावा पुर नूर फिजावा आका जा मुहल्ला जी मैं अर्श मुहल्ला कदिया सुनावा एक ख्वाब सुनावा पुर नूर फिजावा एक ख्वाब सुनावा